الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن حيث خرجت ومن حيث خرجت فول وجهك شطر المسجد الحرام وحيث ما كنتم فولوا وجوهكم شطرة لئلا يكون للناس عليكم حجة إلا الذين ظلموا منهم فلا تخشوهم واخشوني ولأتم نعمتي عليكم ولعلكم تهتدون یہ سورہ بقرہ کی 150 نمبر کی آیت ہے. اللہ تعالی ارشاد فرماتے ہیں جہاں سے بھی تم نکلو اپنا منہ مسجد حرام کی طرف کرو اور تم جہاں کہیں بھی ہو اپنا چہرہ اسی کی طرف رکھو تاکہ لوگوں کو تمہارے خلاف حجت بازی کا موقع نہ ملے. البتہ ان میں جو لوگ ظلم کرنے کی ان کی عادت ہے ایسے لوگوں کا کچھ خوف اور ڈر مت رکھو. ہاں میرا خوف رکھو یعنی اللہ کا تاکہ میں تم پر اپنا انعام مکمل کر دوں اور تاکہ تم ہدایت حاصل کر لو. کما ارسلنا فیکم رسولا منکم یتلو علیکم آیاتنا ویزکیکم ویعلمکم الکتاب والحکمہ ویعلمکم ما لم تکونوا تعلمون. اور یہ انعام بھی ایسا ہے جیسے ہم نے تمہارے درمیان ایک رسول بھیجا جو تمہارے سامنے ہماری آیتوں کو تلاوت کرتا ہے, جو تم کو پاکیزہ بناتے ہیں, تم کو کتاب اور حکمت کی باتیں سکھلاتے ہیں, اور جو باتیں تم آج تک نہیں جانتے تھے یہ رسول تم کو وہ باتیں سکھلاتے ہیں. فَذْكُرُونِي أَذْكُرْكُمْ وَاشْكُرُوا لِي وَلَا تَكْفُرُونَ. تم مجھے یاد کرو میں تم کو بھی یاد کروں گا, تم میرا شکر ادا کرو اور میری ناشکری نہ کرو. اس آیت میں دین کا کام کرنے والوں کے بارے میں کچھ خاص نصیحتیں ہیں. جب انسان کوئی بھی اچھا کام کرے گا تو کچھ نہ کچھ لوگ تو اس کی مخالفت کرنے والے ضرور آئیں گے. اگر ہم کوئی دین کا اچھا کام کریں اور کوئی ہماری مخالفت نہ کرے تو یہ ڈرنے کی چیز ہے. اس لیے کہ ایک آدمی مثال کے طور پر یہاں سے سورت جانا چاہتا ہے, نوساری جانا چاہتا ہے, اب نکلا گاڑی لے کر کے, ادنا دروازہ آیا, سچین آیا, لاجپور آیا, مرولی آیا, یہ سب بورڈ وہ پڑے گا, یہ سنس ہے, علامت ہے, نشانی ہے کہ تم صحیح راستے پر چل رہے ہو. اور اگر نوساری کے راستے کی جتنی نشانیاں ہیں وہ نشانی نہ آوے تو ڈرنے کی چیز ہے کہ کہیں تم راستہ تو نہیں بھول گئے. یہ دین کا کام حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ذریعے سے اللہ نے امت کو عطا فرمایا. اب ہم دیکھتے ہیں حضور کی پوری زندگی کو کہ اسی دین کے واسطے حضور نے کتنی تکلیفیں اٹھائی. کوئی آپ کو جادوگر کہتا, کوئی آپ کو برا بھلا کہتا, گالیاں دیتا, پتھر مارتا, کانٹے ڈالتا, سب کچھ ہو رہا ہے, لیکن اس کے باوجود حضور نے اپنا کام نہیں چھوڑا, کرتے رہے. جب حضور نے پوری زندگی مرتے دم تک دنیا سے تشریف لے گئے, پردہ فرما گئے, وہاں تک تکلیف اٹھائی, تو اب اگر اس زمانے کے اندر ہم لوگ کوئی دین کا کام کریں और तकलीफ न आवे, मुखालफत न होवे, तो समझो कि हम असली रास्ता भूल गए हैं। वो सिंस, वो निशानी और वो अलामत हक और सच्चाई के रास्ते की, वो अगर नजर न आवे तो ये डरने का मकाम है कि हम जो काम कर रहे हैं वो काम कहीं गलत तो नहीं है, वो डरने की चीज। और मुखालफत होवे तो कहा अल्हम्दुलिल्लाह हम सही रास्ते पे चल रहे हैं, जिस सही राह पर हमारे नबी को सताया गया वही हमारे साथ भी हो रहा है। इस आयत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को यही तालीम दी गई कि आप इन लोगों की बातों से न घबराएं। लोग क्या कहेंगे, क्या बातें करेंगे, वक्षौनी अल्लाह से डरो। आज जब भी आदमी कोई सही दीन का काम करता है तो एक डर ये लगा रहता है कि लोग क्या कहेंगे, हालात, माहौल, रिवाज, रस्म उसके खिलाफ कोई सुन्नत तरीके से सही काम करेगा तो लोगों की तरफ से ताने, गलत बातें ये तो आनी ही आनी है। यूं समझने का कि ये बेचारे हमारे धोबी हैं, जैसे धोबी हमारे मैले कपड़ों को धोते हैं, ये हमसे जो भूल चूक होती है ना वो उसको धोते हैं। हजरत मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह ने एक बहुत बड़े वली की बात लिखी है कि एक अल्लाह के वली है, उनको किसी ने कहा कि हजरत ये फलाने आदमी आपकी गीबतें करते हैं बैठकर। कहा अच्छा, मैं उनकी दावत करूंगा, उनको हदिया दूंगा। कहा हजरत ये तो सब आपके विरोधी है, आपकी गीबत करते हैं। कहा मैं उनकी दावत करूंगा, हदिया दूंगा। था क्यों? कहा तुम तो उससे मोहब्बत रखते हो और वो तो मेरी गीबत करके मेरे गुनाह को धोने का काम करते हैं। ये तो मेरे बड़े मोहसिन हुए कि मेरे गुनाह वो अपने सर पे ले रहे। तो ऐसे मोहसिनों की तो दावत करनी चाहिए, उनको हदिया भी देने चाहिए, भाई बहुत सही काम कर रहे हो, करते रहो ताकि हमारे गुनाह साफ होते रहे। कभी डरने का नहीं। हमारा काम अल्लाह की मर्जी के मुताबिक है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के मुताबिक है। फिर किसी से डरने का नहीं, फला तक्षव हो, किसी से नहीं डरने का, वक्षव नहीं, बस अल्लाह से डरने का। और जो आदमी अल्लाह का डर दिल में रखे, लोगों की मुखालफत की परवाह न करे, तो अल्लाह ताला उसको नवाजते चले जाते हैं। वली उतिम नेमती, नवाजिश होती है, अल्लाह नवाजते हो उसको। दूसरी एक अहम नसीहत है कि जो पूरी बातें पीछे गुजरी किबले के मसाइल की, तो अल्लाह ताला ने समझाया हुजूर को कि फज़कुरूनी, इन मुखालिफीन विरोधियों के जवाब देने के चक्कर में मत पड़ो, तुम मेरा जिक्र करते रहो। देखो आपने कभी देखा कि कुत्ता भौंके तो इंसान भी भौंके? देखा कभी आपने ऐसा? वो बेवकूफ आदमी है कि जो कुत्ता भौंके तो खुद भी भौंके। वो भौंकने वाले को भौंकने देने का। कहते हैं ना कि वो गधे आप रात को देखोगे रास्ते पर, या हाथी चलता है, बैल चलते हैं, तो कुत्ते भौंकते हैं तो वो पीछे उनके देखते भी हैं। आप गौर करना, ये नसीहत है हमारे लिए। मुड़ के भी नहीं देखते, कभी वो बहुत करीब आके मुंह पे मारने की कोशिश करे तो हाथी जरा सी सूंड हिला देता है, बाकी मुड़ के देखता भी नहीं है। अल्लाह हमें ये अजाइम अता फरमाए कि ऐसे जो बोलने वाले हो, भौंकने वाले हो, अपने तरीके पर करते रहे, हमें उस वक्त पर अल्लाह के जिक्र में लग जाने का। फज़कुरूनी अज़्कुरकुम, खुदा की याद में अपने को लग जाने का। और जिक्र की कितनी जबरदस्त फजीलत अल्लाह ने बयान फरमाई, इससे बड़ी और क्या नेमत हो सकती है। अल्लाह फरमाते हैं कि मेरे बंदो, तुम मुझे याद करो, मैं तुमको याद करूंगा। सुभान अल्लाह। आज किसी को हम में से पता चल जाए कि कल दिल्ली में वड़ा प्रधान आपको याद कर रहे थे, ओहो, उसका तो 2 लीटर खून बढ़ जाएगा कि मुझे याद कर रहे थे। अब किसी ने ऐसी कह दी बगैर जो है पक्की बात के, ऐसी कह दी तो भी हम खुश हो जाएंगे। और ये तो यकीनी बात है, और सारी दुनिया के खालिक और मालिक अल्लाह की बात है। मेरे बंदो, तुम मुझे याद करो, मैं तुम्हें याद करूंगा। कितना प्यारा नुस्खा बतला दिया, कितना प्यारा अमल बतला दिया। एक बुजुर्ग ने एक मर्तबा अपनी मजलिस में कहा अपने मुरीदों से कि अल्लाह मुझे, मेरा नाम लेते हैं, अल्लाह मुझे याद करते, मुझे फौरन पता चल जाता है। तो सब मुरीद की आंखें गर्म हो गई, हजरत क्या बोल रहे आप कि अल्लाह आपका नाम ले और आपको पता भी चल जा रहे? कहां का आप कैसे फरमा रहे? का देखो ना, अल्लाह खुद फरमा रहे कि फज़कुरूनी अज़्कुरकुम वश्कुरूनी वला तकफुरून। तुम मुझे याद करो, मेरा नाम लो, मैं भी तुमको याद करूंगा। का जब मेरी जुबान पे जिक्र आता है अल्लाह का, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, तो मेरा ईमान है कि मेरे अल्लाह मुझे याद फरमा रहे हैं। कितनी प्यारी बात है। एक बुजुर्ग हजरत मौलाना मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह बड़े आशिक थे अल्लाह के, फरमाया करते थे अल्लाह की याद में जो मजा है उस पर फरमाते थे, जब से जुबान पे उनका नाम आने लगा, जब से जुबान पे उनका नाम आने लगा। किनका नाम कहो पूरे यकीन से? अल्लाह का। जब से जुबान पे उनका नाम आने लगा, तब से दुनिया ही में जन्नत का मजा आने लगा। खुदा के नाम में जो मजा है ना, वो मजा जन्नत में भी नहीं है। वो बात है किस बादशाह की वो नाम तो याद नहीं रहा, किसी किताब में भी है और किसी मजलिस में भी है कि एक मर्तबा एक बादशाह का दरबार लगा हुआ था, बड़े बड़े उसके वजीर मिनिस्टर सब बैठे हुए थे, कुछ नौकर चौकर चपरासी खादिम लोग भी वहां मौजूद थे। अब बादशाहों के दरबार में तो क्या क्या होता है, कहीं सोना है, कहीं चांदी है, कहीं हीरे हैं, कहीं मोती है, कहीं तखत है। तो बादशाह ने एक दिन मस्ती में यूं कह दिया, एक उसकी काम करने वाली खादिमा बांदी थी, पास में रहती थी। बादशाह ने एक दिन मस्ती में कह दिया, चलो आज ये मेरा सजा सजाया दरबार है, तुम सबको मैं छूट देता हूं, तुम उठो और उठ करके हाथ लगाओ, जिस चीज पे तुम्हारा हाथ लगे वो चीज तुम्हारी। वो सारे वजीर लोग दौड़े, कोई हीरे पर, कोई सोने पर, कोई चांदी पर, कोई वहां टेबल था, कोई तखत की तरफ, कोई कहां, कोई कहां, कोई दरवाजा, जिसको जो उस पर वो हाथ रखता है। वो जो काम करने वाली एक गरीब औरत थी बाली, वो खड़ी हुई और उसने बादशाह के सर पे हाथ रख दिया। बादशाह उसको कह रहा है कि अबे जा, यहां क्यों खड़ी है, देखो सब दौड़ रहे हैं कीमती चीजों पर हाथ लगाने के वास्ते, तू भी जा किसी चीज पे हाथ लगा दे। उसने कहा कि बादशाह सलामत, आप ही ने तो ऐलान किया है कि जो जिसको हाथ लगाए वो उसका, तो मुझे तो मैंने आप पर हाथ रख दिया, लिहाजा आप मेरे हो गए। बादशाह ने कहा सबसे समझदार तू निकली, का जिसका बादशाह हो जाए तो पूरा मुल्क और हुकूमत उसकी हो जाए, ये तो दुनिया के बादशाहों की मिसाल है। अब उस पर अल्लाह वाले फरमाते, मन कान लिल्लाही कान अल्लाह लहु, तुम अल्लाह के हो जाओ अल्लाह तुम्हारे हो जाएंगे। हम क्यों दौड़े दुनिया की इधर उधर की चीजों की तरफ, हम तो कहेंगे कि मालिक हम तेरे तू हमारा। मन कान लिल्लाही कान अल्लाह लहु, जो अल्लाह का हो जाता है अल्लाह उसके हो जाते हैं। तो कितनी प्यारी बात फरमाई, मेरे बंदो मुझे याद करो मैं तुमको याद करूंगा। अल्लाह हमारी जुबानों को अपने जिक्र से हमेशा ताजा रखे। अल्लाह का जिक्र जितना ज्यादा करेंगे इंशाल्लाह गफलतें दूर होगी। देखो आदमी की एक तबीयत है, मिजाज है, जिसका नाम ज्यादा बोलता है उसकी मोहब्बत दिल में आती है, और जिसकी मोहब्बत दिल में होती है उसका नाम ज्यादा बोलता है। दोनों चीजें, एक चीज बोलता रहता है तो बोलते बोलते उसकी मोहब्बत दिल में आती है, और जिसकी मोहब्बत दिल में होती है उसका नाम आदमी ज्यादा लेता है। हमको भी ये दोनों मोहब्बतें लानी है जिंदगी के अंदर। अल्लाह का नाम इतना बोलो इतना बोलो कि दिल के अंदर अल्लाह की मोहब्बत बैठ जाए। और मोमिन के दिल में सबसे ज्यादा मोहब्बत अल्लाह की होती है, लिहाजा मोमिन सबसे ज्यादा अल्लाह का नाम बोलेगा। खाना खाएगा तो कहा बिस्मिल्लाहिर्रहमानिर्रहीम, खाने के बीच बीच में हर लुकमे पर अल्हम्दुलिल्लाह माशाल्लाह कितना अच्छा लुकमा बना, कितना अच्छा खाया अल्हम्दुलिल्लाह। खाने के बाद कहेगा अल्हम्दुलिल्लाह, पानी पिएगा अल्हम्दुलिल्लाह, हर जगह उसको अल्लाह अल्लाह ही नजर आएगा, खाने में, पानी में, सवारी में, कपड़े पहनने में, निकालने में, हर जगह उसका ध्यान अल्लाह की तरफ। فَذْكُرُونِي أَذْكُرُكُمْ وَاشْكُرُونِي وَلَا تَكْفُرُونَ. اللہ فرماتے ہیں میرا شکر ادا کرو اے میرے بندو, تم میری ناشکری مت کرو. میں نے تم کو کتنا نوازا, یہ کوئی کم نعمت ہے کہ یہ گندی زبان, یہ گندا بندہ, اور اس گندی زبان اور گندے بندے کو اس نے اپنا نام لینے کی توفیق عطا فرمائی. یہ کوئی کم نعمت ہے؟ یہ بہت بڑی نعمت ہے. کبھی اس نعمت کی قدر سمجھو کہ میں نے تمہیں اپنا نام لینے والا بنایا. کوئی بادشاہ ہوتا ہے, اس بادشاہ کو پبلک کی ضرورت نہیں ہوتی, پبلک کو بادشاہ کی ضرورت ہوتی ہے. اس خدا کو ہماری کیا ضرورت, وہ تو بہت بے نیاز ہے, بہت غنی ہے, اس کو کسی کی ضرورت نہیں ہے. ہم اس کا نام لے لیں, اس کی اللہ کو ضرورت نہیں, ہم کو ضرورت ہے کہ ہم اللہ کا نام لے لیں. حدیثوں سے معلوم ہوتا ہے کہ اللہ کے کچھ فرشتے ایسے ہیں کہ ہزاروں لاکھوں کروڑوں سال ہو گئے ہمیشہ 24 گھنٹے ہر گھڑی وہ اپنی زبان سے اللہ کا ذکر کرتے ہیں. ایک سیکنڈ کے لیے بھی انہوں نے اللہ کے ذکر کو نہیں چھوڑا. فرشتے نہ کھاتے ہیں, نہ پیتے ہیں, نہ سوتے ہیں, نہ آرام کرتے ہیں, ہر وقت اللہ کی یاد میں. پھر ہمارے ذکر کی اللہ کو کیا ضرورت؟ یہ کرم ہے اس کا کہ اس نے اس گندی زبان کو اپنا نام لینے کی توفیق عطا فرمائی. یہ بہت بڑی نعمت ہے, اسی کو اللہ فرماتے وَاشْكُرُوا لِي وَلَا تَكْفُرُونَ. ناشکری مت کرو, میرا نام لیا کرو, مجھے بھول مت جاؤ. یہ انسان ہے نا, بہت جلدی اپنے اللہ کو بھول جاتا ہے, بہت جلدی. ذرا سا کوئی ذریعہ بنے گا تو اللہ کو بھول کے ڈائریکٹ وہ ذریعے پر جائے گا, اتنی جلدی اللہ کو بھول جاتا ہے. کاپ بیمار تھے, ڈاکٹر صاحب کے پاس گئے, دوا دی, وہ دوا ذریعہ بنی, شفا اللہ نے دی. اب کوئی پوچھے گا بھائی کیسی طبیعت ہے؟ کہا وہ ڈاکٹر صاحب نے دوا دی اور جو ہے میں تو اچھا ہو گیا دوا پی کر کے. ارے اللہ کے بندے, ذرا یوں کہہ لیتا الحمدللہ ان کی دوا ذریعہ بنی, میرے اللہ نے مجھے شفا دے دی. ہم بہت جلدی اپنے اللہ کو بھول جاتے ہیں, اسی لیے اللہ نے خاص تاکید فرمائی میرے بندو تم شکر کرو, میری ناشکری مت کرو. اللہ ہمیں اس کی توفیق اور سعادت عطا فرمائے, اپنے یاد کی, اپنے ذکر کی, اپنے دھیان کی. اللہ ہمیں ہمیشہ توفیق عطا فرمائے. اللہ کا ذکر اتنا کرنا کہ انسان کی زندگی اللہ کا ذکر بن جائے. اور زندگی ذکر بننے کا مطلب یہ ہے کہ ہم ہر کام, ہر بول اور ہر سوچ, تینوں چیز, کام, بول اور سوچ, یہ سب کچھ اللہ کے حکم کے مطابق ہو جائے. زندگی کے ذکر بننے کا مطلب یہ ہے ہر کام وہ کریں گے جس سے اللہ راضی ہو, बात वो बोलेंगे जिससे अल्लाह राजी हो, सोचेंगे वो जिससे अल्लाह राजी हो। ये है समझो जिंदगी अल्लाह का जिक्र बन गई। तो ये मकाम बहुत मेहनत करने के बाद हासिल होता है। अल्लाह हमारी जिंदगियों को सरापा अपना जिक्र बना दे। बीमारी है, किसी ने ये पर्ची लिखी है, अल्लाह उनको शिफा अता फरमाए। अब्दुल कादिर भाई पान वाले, अल्लाह उनको भी शिफा अता फरमाए। किसी और ने भी अपनी वालिदा के लिए दुआ की, दरखास्त की है, अल्लाह उनको भी शिफा और तंदुरुस्ती अता फरमाए। दुरूद शरीफ पढ़ लो। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين لا إله إلا أنت سبحانك إني كنت من الظالمين اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم اللهم اصلح شان أمة سيدنا محمد صلى الله عليه وسلم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام اے اللہ تو ہم سب کے تمام گناہوں کو اپنے کرم سے معاف فرما دے۔ اے اللہ تیری مرضی والی زندگی عطا فرما دے۔ ہمارا بولنا، ہمارا سوچنا، ہماری زندگی کا ہر کام تو ہمیں تیری مرضی کے مطابق کرنے والا بنا دے۔ اے اللہ تو ہمیں شفقت، محبت، نرمی والی زندگی عطا فرما دے۔ اے اللہ بیجا غضب اور غصے سے تو ہماری حفاظت فرما دے۔ اے اللہ تو ہماری زندگیوں کو تیرے دین کے لیے قبول فرما دے۔ ہمارے کسی عمل کی وجہ سے، ہماری کسی کوتاہی کی وجہ سے، اے اللہ تو ہم کو محروم نہ فرما۔ اللہم لا تنزی منی صالح ما آتیتنی۔ اے اللہ ہم تیرے کمزور بندے ہیں، امتحان اور آزمائش کے قابل نہیں ہیں، فتنوں سے اور فتنوں سے ہماری حفاظت فرما۔ ہر ایک مومن کے ساتھ محبت اور نرمی سے رہنے کی توفیق عطا فرما۔ اے اللہ جس انسان کی بھی ہم سے، جس لائن سے بھی حق تلفی ہو گئی، اے اللہ تو ہمارے اس جرم کو معاف فرما اور ان سب کے لیے مغفرت کا، رحمت کا اس کو ذریعہ بنا۔ اے اللہ دین کے تمام کاموں کی اور کام کرنے والوں کی حفاظت فرما، نصرت اور مدد فرما۔ اے اللہ پورے انسانوں اور جناتوں کو ایمان اور ہدایت عطا فرما، امن و امان کا ماحول قائم فرما، ضلالت، گمراہی اور ہر غلط راہ سے تمام انسانوں کی حفاظت فرما۔ اہل اسلام میں ایمان میں جوڑ محبت عطا فرما، आपसी इंतिशार इफ्तराक से हिफाजत फरमा। ए अल्लाह हमारी औलादों को और नस्लों को भी तेरे दीन के लिए कबूल फरमा। ए अल्लाह हमारी औलादों की इस्लामी तालीम और तरबियत फरमा। हमारे घरों के माहौल को दुरुस्त फरमा। हलाल बरकत वाली वसी रोजी रोटी अता फरमा। हराम रोजी से हिफाजत फरमा। ए अल्लाह हमारी उम्र में इल्म में इज्जत में बरकत अता फरमा। दुनिया और आखिरत में तेरी रजा अता फरमा। दुनिया आखिरत में तेरी रजा अता फरमा। दुनिया आखिरत में तेरी रजा अता फरमा। ए अल्लाह ये तेरे बंदे और बंदियां महज तेरी किताब कुरान की निस्बत पर आते हैं। ए अल्लाह इनके आने को जमा होने को कबूल फरमा। कुरान के अनवार और बरकात से हमारी जिंदगियों को कब्रों को आखिरत को मुनव्वर फरमा। ए अल्लाह तो हमारी इस दुआ को इन मजालिस को कबूल फरमा। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर और भलाइयां मांगी बतलाई हमें और पूरी उम्मत को अता फरमा। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिन शुरूर से पना चाही हमारी और पूरी उम्मत की हिफाजत फरमा। وصلى الله وسلم على سيدنا محمد وعلى آله وأصحابه أجمعين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।